کسی سے پیار کیا؟ کیا. کبھی کسی کو دل دیا؟ کیا. میں نے بھی دیا. لا لا لا دنیا میں اور کوئی تو گاؤ ہو شانتی ہو شانتی شانتی ہو مر جاؤں گا میں یارو تو گاؤ ہو شانتیوں شانتی شانتیوں नाम लेकर जो छुप गया है पहली नजर का पहला सलाम लेकर हर एक सांस लेता हूँ अब मैं उसका ही नाम लेकर उसका ही नाम लेकर मेरे हजारों दीवाने अब मैं खुद बन गया दीवाना मेरे हजारों दीवाने अब मैं खुद बन गया दीवाना ये वक्त तुम पे आ जाए प्यार में तो ये गीत गाना सिंग ओ शांति ओ शांति शांति नहीं है इलाज दुनिया में और कोई तो गाओ ओ